मरना नी भएना सानुको याद मन बाटै गएना ए हो ओइ माया गर्ने मुठो यो समाजले गुनै दिएना तिमी सँग कसरी छुटो मरना नी भएना सानुको याद मन बाटै गएना ए हो ओइ माया गर्ने मुठो यो समाजले गुनै दिएना तिमीसँग कसरी छुटो यो समाजले गुनै दिएना तिमीसँग कसरी छुटो समाजको बात लाग्ने ए हो माया गर्ने मुठो यो समाजले गुनै दिएना तिमीसँग कसरी छुटो मायाको घात लाग्ने ना छोडौँ त समाजको बात लाग्ने ए हो माया गर्ने मुठो यो समाजले गुनै दिएना तिमीसँग कसरी छुटो यो समाजले गुनै दिएना तिमीसँग कसरी छुटो दुखा जिन्दगी काट्नु छ ए समाजमा हामी दुई बाँच्नु छ ए हो ए माया गर्ने मुठो यो समाजले गुनै दिएन तिमीसँग कसरी छुटो जिन्दगी काट्नु छ ए समाजमा हामी दुई बाँच्नु छ ए हो माया गर्ने मुठो यो समाजले गुनै दिएन तिमीसँग कसरी छुटो यो समाजले गुनै दिएन तिमीसँग कसरी छुटो